नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा। प्रविधि कक्षका मित्र विष्णुसँगै म छु तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर। तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ। यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत सुनिरहनु भएको छ। कार्यक्रम हरेक दिन साँझ 7 बजेपछि करिब करिब 7:30 बजेसम्म आउने गर्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा। कार्यक्रम अर्पण शुभ साँझमा हामी तपाईँलाई 0556 563 332 र 0556 563 333 को नम्बरमा स्वागत गर्ने गर्दछु। हामीले बजाउने लोक भाका मार्फत तपाईँ आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। कार्यक्रममा तपाईँ पनि आउन सक्नुहुनेछ। 0556 563 332 0556 563 333 को बाटो हामीले खुल्ला गरिसकेका छौँ। कार्यक्रम टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाएको छु। आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कताबाट बोल्नु भयो रे? कुमरोजबाट के भन्नुभयो? कुमरोजबाट सुन्दा सुन्दा सुन्दाजी सुन्नुहोस्, कुमरोजतिरको नयाँ नौलो खबर के छ? ठिकै छ भन्नुभयो। अनि दिनभरि तपाईँ के गर्नुहुन्छ सुन्दाजी? घरै घरै बसी बस गर्नुहुन्छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ, को कसलाई सम्झिने आज? धन्यवाद। हुन्छ, सुन्ता भनेर चिने नचिने सम्पूर्णको लागि। हुन्छ सुन्दाजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नु होला, अहिले भने छुट्टिन्छौँ। नमस्कार। यति बेला हुनुहुन्थ्यो कुमरोजबाट सुनिता आउनुभएको थियो। तपाईँ पनि यस्तै गरी कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना घर परिवार लगायत आफ्ना साथीभाइ इष्टमित्र छरछिमेकलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि हामीले दुईवटा बाटो खुल्ला गरिसकेका छौँ, 0556 563 332 र 0556 563 333। टेलिफोन सम्पर्कमा कोही साथी हुनुहुन्छ भनेर इसारा पाएको छ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट के भन्नुभयो रे? अनि सुकलालजी सुनाउनुहोस्, कोराकतिरको नयाँ नौलो खबर के छ? ठिकै छ। अनि सुकलालजी तपाईँ दिनभरि चाहिँ के गर्नुहुन्छ? अनि अर्पण शुभ साँझले चाहिँ कतिको सुन्नुहुन्छ तपाईँ? एकदम सुन्नुहुन्छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ, क कसलाई सम्झिने आज? धन्यवाद। दादा भाउजू, शेरबहादुर भाइ, रमेश भाइ, अनि सुकलाल भन्ने चिन्ने नचिन्ने सम्पूर्ण दादा। हुन्छ सुकलालजी, अहिले भने छुट्टिन्छौँ, फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला। नमस्कार। यति बेला हुनुहुन्थ्यो कोराकबाट सुकलाल लामा। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, त्यसको लागि हामीले दुईवटा बाटो खुला गरिसकेका छौँ, 0556 563 332 र 0556 563 333। टेलिफोन सम्पर्कमा कोही साथी हुनुहुन्छ भनेर इसारा पाएको छु। आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि रूपचन्द तामाङ। कोराकदेखि के भन्नुभयो? रूपचन्द तामाङ। रूपचन्द तामाङ, हजुर। रूपचन्दजी सुनाउनुहोस्, कोराकतिरको नयाँ नौलो खबर के छ? गर्मी बढिरहेछ। अनि रूपचन्दजीले खाना खाइसक्नु भयो? भर्खरै भयो हजुरको दादा। हाम्रो पनि कार्यक्रम सकिने लगतै हुनेछ, अहिले चाहिँ भएको छैन। अनि कार्यक्रममा आउनु भएको छ, को कसलाई सम्झिन चाहनुहुन्छ? फर्स्ट अफ अल हजुरको लागि धन्यवाद। आर्थिक दादाको लागि, अनि अर्पण होलीको लागि, अनि मेरो साथीहरू अशोक, प्रजल, प्रवीण, कुमार, तिलक, दाई भाउजूको लागि, अनि मेरो घर परिवारको लागि, अनि मलाई रूपचन्द भन्ने चिने नचिने सम्पूर्ण लागि, अनि मेरो सम्झना दिदीको लागि। हुन्छ रूपचन्दजी, अहिले छुट्टिन्छ, नमस्कार। नमस्ते। यति बेला हुनुहुन्थ्यो कोराकबाट रूपचन्द तामाङ आउनु भएको थियो। यति बेला भने एउटा सुमधुर आवाजमा सजिएको भाका सुन्ने बेला भएको छ। रामजी खाँड र मन्जु पौडेलको तिमी लाइटर म भाको चुरोट धुवाँसरी फैलेछ कुरो त अब तपाईँको लागि। मनको तिर्खा मायाले मेटेको तिमी र म लुकेरै भेटेको थाहा पाएछन् गाउँमा, तिमीलाई धर्म भएको छुरो दुवासरी फैलेछ छुरो तिमीलाई धर्म भएको छुरो दुवासरी फैलेछ छुरो दुवासरी फैलेछ छुरो थुनाको मनको कुरा सुटुक्क सुनाको थाहा पाएछन् गाउँमा लाइटर म भएको चुरोट धुवासरी फैलेछ कुरो त भन्ने यो मिठो भाका रामजी खाँड अनि मन्जु पौडेलको सुमधुर आवाजमा सजिएको थियो। यो मिठो भाकापछि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz अनि हामी कार्यक्रम अर्पण शुभ साँझमा छौँ। तपाईँ पनि कार्यक्रम अर्पण शुभ साँझमा आउन सक्नुहुनेछ। त्यसको लागि हामीले दुईवटा बाटो खुल्ला गरिसकेका छौँ, 0556 63 332 र 0556 63 333 को बाटो तपाईँहरूकै लागि खुल्ला गरिसकेका छौँ। तपाईँहरू दिनभर काममा व्यस्त रहनुहुन्छ, अर्पण शुभ साँझ सुनेर बसिरहनु भएको छ भने आउन सक्नुहुनेछ। थोरै भए पनि आफ्ना आफन्तजनहरूलाई सम्झिन सक्नुहुनेछ। थोरै भए पनि आफ्ना ती काममा व्यस्त भएका अलिकति थकानलाई मेटाउन सक्नुहुनेछ। त्यसको लागि हामी सधैँ आउने गर्छ अर्पण शुभ साँझ लिएर तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा तपाईँ हामीसँगै रमाइरहेका छौँ। तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, त्यो दिनभरको थकान मेटाउन हामी अर्पण शुभ साँझको बसाइ लिएर आउँछौँ। कार्यक्रममा बस्ने भाकाले तपाईँको तनाव अनि थकान मेटाउने उद्देश्य हाम्रो रहने गर्दछ। कार्यक्रममा तपाईँ पनि आएर आफ्ना साथीभाइ इष्टमित्र छरछिमेकलाई सम्झन सक्नुहुनेछ। त्यसको लागि हामीले दुईवटा बाटो खुल्ला गरिसकेका छौँ, 0556 63 332 र 0556 63 333। कार्यक्रम अर्पण शुभ साँझमा छौँ हामी। तपाईँ कार्यक्रम अर्पण शुभ साँझलाई तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनबाट चाहिँ www.radioarpan.com.np मार्फत संसारको जुनसुकै कुनामा रहेर पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा छौ। कार्यक्रममा कोही साथी हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। एकदम ठिक छ, कहाँबाट को बोल्नु भयो? पदमपुरबाट सरु अधिकारी। अनि सरुजी सुनाउनुहोस् आजको दिन तपाईँको कस्तो भयो? बसी बसौ मात्रै। अनि हाम्रो सरुजीले खाना खाइसक्नु भयो? हाम्रो पनि भएको छैन, कार्यक्रम सकिने लगतै हुनेछ। अनि सरोजी पदमपुरतिर चाहिँ आज कतिको गर्मी भयो आजको दिनमा चाहिँ? 43 डिग्री सेल्सियस पुगेको छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज चाहिँ कसलाई सम्झिन चाहनुहुन्छ? हजुरलाई धन्यवाद। रामु दाई त्यहीँ हुनुभयो भने उहाँलाई अनि प्रतीक्षा दिदीलाई, घमण्डलाई, रेशलाई, कुमारलाई, विजयलाई, मेरो श्रीमानलाई, सानो छोराको लागि, अर्पण एफएम होल युनिटको लागि, अनि घमण्ड राणा मगरको मुटुको भल फेरेकोमा सकेस भएकोमा उहाँलाई धेरै धेरै बधाई छ। सबैजनाले चिन्नु भएको भने उहाँलाई जसरी नि फोन गर्नु रे त्यो नम्बरमा भनेर मलाई भन्नुभएको थियो होइन, त्यो नम्बरमा फोन गर्नु अरे भनेर। यति शुभ समाचार छ दाइ, अरू त केही पनि छैन। घमण्ड राणाजीलाई चाहिँ हाम्रो पनि धेरै धेरै बधाई छ भन्दिनँ है, हाम्रो अर्पण होली युनिटीको तर्फबाट। हिजो रामु दाईले नम्बर मागेर फोन गर्नुभएको थियो मसँग। हजुर हजुर, त्यो जो जसले घमण्ड दाईको नम्बर छ उहाँहरूलाई चाहिँ फोन गर्न अरे भनेर मलाई शुभ समाचार छोड्नु भएको थियो कि। हजुर हजुर, ल त्यही हो, अरू त केही पनि छैन। हुन्छ सरजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नु होला, अहिले छुट्टिन्छौँ, नमस्कार। नमस्ते। यति बेला हुनुहुन्थ्यो पदमपुरबाट सरु अधिकारी आउनु भएको थियो, कार्यक्रममा आएर गइसक्नु भएको छ, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुन्छ, त्यसको लागि हामीले दुईवटा बाटो खुला गरिसकेका छौँ, 0556 63 332 र 0556 63 333। कार्यक्रममा कोही साथी हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? बकुलरबाट प्रसन्ना। अनि बकुलरतिरको नयाँ नयाँ खबर के छ तपाईँ सुन्नुहोस्? हाम्रो पनि सबै ठिक छ भन्नुभयो। अनि प्रसन्नजी तपाईँ के गर्नुहुन्छ? पढ्छु। कति कुन लेभलमा पढ्नुहुन्छ? क्लासमा पढ्नुहुन्छ? कति क्लासमा पढ्नुहुन्छ प्रसन्नजी? टेनमा पढ्नुहुन्छ। त्यसो भए यसपालि चाहिँ फलानी ढोका फुर्नी तत्खरमा हुनुहुन्छ? यसपालि चाहिँ फलानी ढोका फुर्नी तत्खरमा हुनुहुन्छ? कतिको तयारी गर्नुभएको छ फलानी ढोका फुर्नको लागि? एकदम तयारी गर्नुभएको छ। हुन्छ, हाम्रो होली अर्पण होली तर्फबाट पनि तपाईँले फलामे ढोका फोरेको भनेर सुन्नु भयो र कार्यक्रममा आउनु भएको छ, आज चाहिँ कसलाई सम्झिन चाहनुहुन्छ? धन्यवाद। प्रशंसा भनेर चिन्नु नचिन्ने सम्पूर्णको लागि। हुन्छ प्रशंसाजी, अहिले भनेर छुट्टिन्छौँ, नमस्कार। यति बेला हुनुहुन्थ्यो बकुलरबाट प्रशंसाजी आउनु भएको थियो, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुन्छ, त्यसको लागि हामीले दुईवटा बाटो खुला गरिसकेका छौँ, 0556 63 332 र 0556 63 333। कार्यक्रममा कोही साथी हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? पदमपुरबाट कल्पना। के भन्नुभयो? कल्पना तामाङ। अनि कल्पनाजी सुनाउनुहोस्, तपाईँको नयाँ नौलो खबर के छ? सबै ठिक छ। हाम्रो पनि सबै ठिक छ भन्नु पऱ्यो। अनि आजको दिन कल्पनाजीको कसरी बित्यो? बसी बसाई मात्रै, हिँड्नु भएन त्यसो भए? किनभने घाम छ धेरै अनि त्यही भएर हिँड्नु हुँदैन है। हुन्छ प्रसन्नजी, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिन चाहनुहुन्छ? धन्यवाद। अनि मेरो घर परिवार, अनि मेरो साथीहरू प्रनिता, निशा, जस्मी, शिला, घमण्ड, सरु, अनि मलाई कल्पना भन्ने चिन्न नचिन्न सम्पूर्णका लागि। हुन्छ कल्पनाजी, फेरि पनि कार्यक्रमलाई माया गर्दै गर्नु होला, अहिले भने कार्यक्रमबाट छुट्टिन्छौँ, नमस्कार। हुन्छ नमस्ते। यति बेला पदमपुरबाट कल्पनाजी आउनुभएको थियो गइसक्नु भएको छ, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, त्यसको लागि हामीले दुईवटा बाटो खुला गरिसकेका छौँ, 0556 63 332, 0556 63 333। कार्यक्रम एउटा भाका सुन्ने बेला भएको छ, बद्री पङ्गिनी अनि चन्दा आर्यालको खान्न म त पिँडालु कोक्यायो कोक्यायो मसोजोलाई मायाले झुक्यायो भन्ने भाका अब तपाईँको लागि। झुक्यायो खान्न मत पिँडालु कुक्यायो कुक्यायो मैसो झोलाई मायाले झुक्यायो भुल्न छुन्न भने तिमीले के हुँदैन भनेको उसैले झुक्यायो ए खान्न मत पिँडालु कुक्यायो कुक्यायो मैसो झोलाई मायाले झुक्यायो नै खाँदै खान्न पिँडालु कुक्यायो झोलाई मायाले झुक्यायो झुक्यायो सुन्न म त पीडालु खोक्यायो खोक्यायो म सोझोलाई मायाले झुक्यायो भन्ने यो मिठो भाका बद्री पङ्गिनी अनि चन्द्र अरियालको सुमधुर आवाजमा सजिएको थियो। यो मिठो भाकापछि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz कार्यक्रम अर्पण शुभ साँझमा हुनुहुन्छ अनि यो आशा अनि विश्वास राखेको छु तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि हामीले दुईवटा बाटो खुल्ला गरिसकेका छौँ। 056-563-332 र 056-563-333 बाटो हामीले खुल्ला गरिसकेका छौँ। कार्यक्रममा तपाईँ पनि आएर आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। कार्यक्रम अर्पण शुभ साँझमा हुनुहुन्छ तपाईँ हामीसँग। कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा तपाईँ हामीसँगै रमाइरहेका छौँ। तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, त्यो दिनभरको थकान मेटाउन हामी कार्य अर्पण शुभ साँझको बसाइ लिएर आउँछौँ। कार्यक्रममा मार्फत बस्ने भाकाको तपाईँको तनाव अनि थकान मेटाउने उद्देश्य हाम्रो रहने गर्दछ। कार्यक्रममा कोही मित्र हुनुहुन्छ विष्णु हुनुहुन्छ अरे, कार्यक्रममा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छु। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कहाँबाट मिना लामा भन्नुभयो अरे? कोराकबाट मिना लामा। अनि मिनाजी सुन्नुहोस्, तपाईँको नयाँ खबर के छ? ठिकै छ। अनि कोराकतिर कतिको गर्मी छ? हजुर, अनि मिनाजी तपाईँ के गर्नुहुन्छ? पढ्दै हुनुहुन्छ? कति क्लासमा पनि हुनुहुन्छ? नाइनमा पनि हुनुहुन्छ। अनि तपाईँ अनि नाइनमा पनि हुनुहुन्छ, आज हुन्छ कार्यक्रम आउनु भएको छ, कसलाई सम्झिन चाहनुहुन्छ? धन्यवाद। हजुर हजुर, हजुर हजुर, हुन्छ मिनाजी छुट्टिन्छौ। नमस्ते। यति बेला हुनुहुन्थ्यो कोराकबाट मिना लामा आउनुभएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, त्यसको लागि हामीले दुईवटा बाटो खुल्ला गरिसकेका छौँ। 056-563-332 र 056-563-333 बाटो खुल्ला गरिसकेका छौँ। कार्यक्रममा कोही मित्र आउनु भएको छ भन्ने इसारा पाएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? मिलिजुली चोकबाट के भन्नुभयो? डेन्जर काप्री। डेन्जर हुनुहुन्छ कि क्या हो तपाईँसँग? नाम मात्रै डेन्जर हो। अनि मिलिजुली मिलिजुली हजुर हजुर, जुन गुरुको सिङ छैन त्यसको नाम के भने यस्तै हजुर, जुन बल छैन त्यसको नाम डेन्जर होइन, उमा बलमा मात्रै होइन नि त, अरू कुरामा पनि डेन्जर हुन सक्नुहुन्छ नि त तपाईँ छैन। अनि मिलिजुली चोकतिरको नयाँ नौलो खबरहरू सुनाउनुहोस्। सब ठिकठाक छ हजुर, गर्मी बढ्दो छ, पानी परेको छैन, के गर्नु र, यस्तै छ। अनि हाम्रो डेन्जरजीले के गर्नुहुन्छ? म खेती किसानी हो हजुर, के अनि पनि बेला बाख्रा गोठाले गइयो। हजुर हजुर। अनि हाम्रो अर्पण शुभ साँझ कतिको सुन्नुहुन्छ तपाईँले त्यतातिर? म त अति सुन्छु हजुर, म यो लोकगीत भन्ने अनि यो अर्पण यापन यो सब एकदम बारम्बार सम्झिरहन्छु नि त हजुर म। हुन्छ डेन्जरजी, कार्यक्रममा आउनु भएको छ, आज को कसलाई सम्झिन चाहनुहुन्छ? पहिलो प्रश्न त हजुरलाई धन्यवाद, अनि अर्पण होल युनिटलाई, अनि मेरो खोले सिमलको आमा, अनि जमुना बहिनी, अनि गएर कृष्णा बहिनी, अनि सरला बहिनी, अनि गएर सिर्जना छोरी, तुलसा छोरी, राधा छोरी, मलाई चिन्ने नचिन्ने सम्पूर्ण डेन्जर काप्री भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि हुन्छ डेन्जरजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, अहिले भने छुट्टिन्छौँ। नमस्कार। नमस्कार। यति बेला हुनुहुन्थ्यो मिलिजुलीबाट डेन्जर काप्री आउनु भएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, त्यसको लागि हामीले दुईवटा बाटो खुल्ला गरिसकेका छौँ। 056-563-332 र 056-563-333 बाटो हामीले खुल्ला गरिसकेका छौँ। कार्यक्रममा कोही मित्र आउनु भएको छ भन्ने इसारा पाएको छु, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? जुटपानी ब्यारेकबाट रामबहादुर बस्नेत। अनि रामबहादुरजी तपाईँको दिन कसरी बित्छ सुनाउनुहोस्। अनि बिहारीमा चाहिँ हाम्रो रेडियो अर्पण कतिको सुन्नुहुन्छ तपाईँको साथीहरू अनि तपाईँले चाहिँ? हुन्छ रामबहादुरजी कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिन चाहनुहुन्छ आज? हजुर हजुर हुन्छ रामबहादुरजी कार्यक्रममा आउनुभयो, अहिले भने छुटिन्छु, नमस्कार। यति बेला हुनुहुन्थ्यो जुटपानी ब्यारेकबाट रामबहादुर बस्नेत आउनुभएको थियो। तपाईँसँग कुराकानी गर्दा गर्दै आजको लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। भोलि फेरि साँझ 7 बजे तपाईँसँगै कुराकानी गर्न उपस्थित हुने नै छौँ। र आजको कार्यक्रममा आउनुभयो कुम्रोजबाट सुनिता, कोराकबाट शुक्लाल लामा, कोराकबाटै रूपचन्द तामाङ, पदमपुरबाट सरु अधिकारी, बकुलरबाट प्रशंसा, पदमपुरबाटै कल्पना तामाङ, कोराकबाट मिना लामा, मिनुजुली चोकबाट डेन्जर काप्री र अन्तिममा आउनुभएको साथी थियो जुटपानी ब्यारेकबाट रामबहादुर बस्नेत। कार्यक्रममा आउने अनि आउन प्रयास गर्ने सबै साथीहरूलाई धन्यवाद। त्यति बेलासम्म लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz मार्फत अर्पण शुभसाँस सुनेर साथ दिनुहुने तपाईँलाई पनि धन्यवाद। प्रविधिका मित्र विष्णुलाई पनि विशेष आभार प्रकट गर्दै पृष्ठभूमिमा बजिरहेको पशुपति शर्मा अनि मन्जु महतको सुमधुर आवाजमा सजिएको 16:08 भन्ने भागा तपाईँमा छोड्दै तपाईँकै अर्पण शुभ साँझको सङ्गीतको सहयात्री दिवस मगर पनि बिदा हुन्छु। हस्त नमस्ते। अर्पण 104.5।